एउटा सानो कुरा सोच्छु तिमीसँग नै छ बुझ्नु अलिकति कन्फ्युजन छ अलिकति डाउट छ सोध न प्लिज न म ह्यान्डसम छु न म पर्फेक्ट छु न मसँग बडी छ हातमा सिम्पल घडी छ घरमा एउटा खाट छ खल्ती आउँदै स्टार्ट छ त्यही पनि प्रपोज गर्ने कस्ती तिमी मोदी वाइ हात छु तिम्रो लभ स्टोरी वाइ हात छु तिम्रो लभ स्टोरी वाइ हात छु तिम्रो लभ स्टोरी वाइ हात छु तिम्रो लभ स्टोरी कामको टुङ्गो छ लाइफ यसै टुङ्गो छ त्यही पनि साइड हान्ने कस्ती तिमी मोरी वाइ हात छु तिम्रो लभ स्टोरी सुनाएर बुझन मेरो लभ स्टोरी वाइ हात छु तिम्रो लभ स्टोरी केटो लाइनमा आयो